सहुला केही तिमी सहनु बाकी मै सहु। नमस्कार, म गायक हेमन्त शर्मा। यति बेला यहाँ सुन्दै हुनुहुन्छ यहाँको लोकप्रिय रेडियो स्टेशन रेडियो अर्पण 104.5 MHz। आहा खोलेको पानी बगेरे जाने, बस्दैन एकै ठाउँ। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz र यो हो कार्यक्रम अर्पण समर्पण। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका मित्र राजसँगै म उपस्थित भइसकेको छु तपाईँको आफ्नै साथी दिवस मगर। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ अर्पण सधैँका लागि रेडियो अर्पण 104.5 MHz र इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ कार्यक्रम अर्पण समर्पण रेडियो अर्पण 104.5 MHz को दैनिक दिवाकालीन उपस्थिति हो। हामी हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको समयमा उपस्थित हुने गर्दछौँ र आजको यो बुधबार व्यवसायमा हामी आधुनिक गीतहरूलाई कार्यक्रममा स्थान दिन्छौँ र तपाईँहरू पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्नो आफन्तजन इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि 2 टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0556 63 332 र 0556 63 333 को बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि कुमार लामा। हजुर, अनि कुमारजी खासा खानुभयो तपाईँले? भएको छैन। हजुर, अनि के छ तपाईँको नयाँ नौलो खबर? बसी बसौ। कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ कुमारजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमार्नु होला। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला कुराकबाट कुमार लामा आउनुभएको थियो। हामीलाई सधैँ सम्झिनुहुन्छ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सधैँ आफ्ना समर्पणहरू राख्नुहुन्छ। यस्तै गरी तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने 0556 63 332 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। कोही साथी टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। कार्यक्रममा कोही साथी आउनुभएको थियो तर पनि उहाँसँग राम्रो कुराकानी गर्न पाएनौँ हामीले। केही छैन, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। आजको यो बुधबार व्यवसायमा हामी आधुनिक गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ र टेलिफोन सम्पर्कमा कोही साथी हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? जुलपानी चारदेखि गणेश भट्ट। अनि के छ तपाईँको नयाँ नौलो खबर गणेशजी? ठिकै छ। अनि तपाईँ चाहिँ एकचोटि आउनु भएको थियो होइन, पहिलोचोटि तपाईँ मेरो दोस्रोचोटि कुरा जस्तो लागेको थियो होइन? अनि तपाईँ त धेरै दिन हराउनु भयो त? यस्तै हो होइन? अनि खाजा खानुभयो? भर्खरै बनाउँदै। अनि आजको दिन कसरी बितिरहेको छ तपाईँको? बसी बसौ मात्रै। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ गणेशजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छ, नमस्कार। यति बेला जुटपानी चारबाट गणेश भट्ट आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ। कोही साथी टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कोही साथी टेलिफोन सम्पर्कमा आउनुभएको थियो तर पनि बिचैमा सम्बन्ध विच्छेद भएको छ। केही छैन, अब पनि एउटा आधुनिक गीतलाई कार्यक्रममा स्थान दिने बेला भएको छ। प्रमोद खरेलको सुमधुर आवाजमा रहेको यो गीत अब क्रममा तपाईँको लागि। आफैले रोपेको फूल आफै बाँच्न कहाँ सक्छु र म, आफैले रोपेको फूल आफै बाँच्न कहाँ सक्छु र म, मुटु हौ तिमी मेरो तिमी बिना, तिमी मेरो तिमी बिना बाँच्न कहाँ सक्छु र म, बाँच्न कहाँ सक्छु र म, आफैले रोपेको फुल आफै ठेस लागे मुटु मेरो दुख्छ, तिमलाई ठेस लागे मुटु मेरो दुख्छ, तिमी खुसी बना तिमी खुसी बना त्यति भए पुग्छ, त्यति भए पुग्छ, माया त्यो छ छैन साँचो तिम्रो जाँच्न कहाँ सक्छु र म, आफैले रोपेको फुल आफै बाँच्न कहाँ सक्छु र म। प्रमोद खरेलको सुमधुर आवाजमा सजेको यो आधुनिक गीत हामीले यो पृष्ठभूमिमा राखिसकेका छौँ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ, 0554563332 र 0554563333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। आफ्ना आफन्तजन इष्टमित्र छरछिमेकहरूलाई सम्झिन सक्नुहुनेछ। कोही साथी टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? म तनहुबाट सबिना बोल्छु। तनहुबाट सबिना। हजुर। अनि के छ तपाईको नयाँ नौलो खबर? मेरो नयाँ नौलो एकदम ठीक छ। अनि तपाईको? हाम्रो पनि सबै ठीक छ नि। खाजा खानु भयो? भएको छैन दाइ। अनि तपाईको? हाम्रो पनि भएको छैन, सँगै खानुपर्छ है। पक्कै पनि सँगै भइहाल्छ नि त। म चाहिँ तनहुतिरै आउने भनेको आज खाजा खानलाई। हो आउनु त ल, तपाईको भाइ पनि राखेकी छ। हुन्छ, म राजलाई पनि लिएर आउँछु नि फेरि। राजलाई पनि लिएर आउँछु फेरि। राज त अलिकति मोटो हुनुहुन्छ, फेरि धेरै खान्छ नि त फेरि। जति खाए पनि दिनुहुन्छ त्यस राज खुसी भएको छ, रमाछ राज त। होइन दिइहाल्छ नि, तपाईँले दिने भएर त कार्यक्रममा आउनु भएको छ नि होइन। हुन्छ, रमाइलो कुराकानी भयो। अनि कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिन चाहनुहुन्छ? धन्यवाद। अनि टेनिसन दाईलाई, अनि मेरो साथी नम्बर रविना नविना बिना सञ्जय सुरेश सागर विज्ञान प्रतिमा सलिना अनि मुना सविता मेनुजरको लागि, अनि आज साथी सरोज अनि सागर नविनाको धेरै टाढाको साइज छ, उहाँलाई शुभकामना भन्नुहुन्छ। शुभयात्रा जहाँ पुगिन मलाई फोन गरेर भन्न चाहन्छु। यति नै हुन्छ। सविनाजी कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्ते। यति बेला तनहुबाट सबिना भुजेल आउनु भएको थियो, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झेर सम्झना राखेर गइसक्नु भएको छ। र फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि शान्ति लामा। अनि शान्तिजी तपाईँको के छ नयाँ नौलो खबर? बसी बसौँ मात्रै। अनि खासा खानुभयो? एकछिनपछि हुन्छ। अनि हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद अनि मेरो बुवा मम्मीलाई अनि मेरो भाइ दिपेन्द्र, बहिनी सुशीला अनि काका पूर्ण अनि मलाई चिने नचिने सम्पूर्ण। हुन्छ शान्तिजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला कुराकबाट शान्ति आउनुभएको थियो। हामीलाई सधैँ सम्झना हुन्छ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सधैँ आफ्ना सम्झनाहरू राख्नुहुन्छ र कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? रामकृष्णजी, अनि के छ तपाईँको नयाँ नौलो खबर? एकदम ठिक, हाम्रो पनि सबै ठिक छ। तपाईँहरू मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ होइन? एकदम। अनि रेडियो अर्पण कतिको सुन्नुहुन्छ नि? सुन्नुहुन्छ। अनि खासा खानु भयो? खाइसक्नु भयो त्यसो भए? खाइसक्नु भयो। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? सर्वप्रथम हजुरलाई धन्यवाद। मेरो साथी दिवस मगर अनि मलाई रामकृष्ण भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि। हुन्छ रामकृष्णजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला कमलचुकबाट रामकृष्ण आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुला राख गरिसकेका छौँ। अब पनि एउटा सुमधुर आवाजमा सजिएको गीत सुन्ने बेला भएको छ। सुने खबर जीवनसाथी असल पाको छोरे श्रेयसी चेम्जुङको आवाज रहेको छ यो गीत मार्फत। यो गीतपछि हामी एकैछिन विश्रामको समय रहनेछ, विश्रामपछि हामी फेरि पनि उपस्थित हुने नै छौँ। रेडियो अर्पण 104.5 मेगाहर्ज र कार्यक्रम अर्पण समर्पण सँगै रहनुहोला। नमस्कार, म गीतकार गजलकार विपिन किरण। अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमै बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज। मुड भन्दिना माया गर्छौ थाहा छ मलाई, छोड भन्दिनामा तर खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै

सीसी क्यामेराबाट विद्यार्थीको निगरानी गरिने। पुनश हामी कहाँ सम्पूर्ण तहका ट्युसन कक्षाको साथै इङ्ग्लिस ल्याङ्ग्वेज तथा प्लस टू साइन्स गरी बिबिए र सीए पढ्न चाहनेहरूको लागि कम्पलसरी बेसिक कोर्स गराइन्छ। सम्पर्क न्यू साइनिङ एजुकेशन सेन्टर रनपा 8 बकुलर दूरसञ्चार रोड, प्रबन्ध निर्देशक नवीन कुमार शर्मा, फोन नम्बर 0556563555, मोबाइल 98451383444। गुणस्तरीय शिक्षाको लागि न्यू साइनिङ एजुकेशन सेन्टर। म बिना कसै कसैलाई मुश्किल छ पोखरामा, म छु आज धेरै टाढा, हो म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा। नमस्ते, म गायक प्रमोद खरेल, अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो अर्पण 107.5 मेगाहर्ज। गर्न पनि कोही न कोही त चाहिदो रहेछ। एकैछिन विश्रामपछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज, अनि कार्यक्रम अर्पण समर्पणमा हुनुहुन्छ। तपाईँ पनि कार्यक्रम अर्पण समर्पणमा आउन चाहनुहुन्छ भने 0556563332 र 0556563333 को बाटो भएर आउन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। मेघनाथजी, के छ तपाईँको नयाँ नौलो खबर? आज चाहिँ अलिकति गर्मी गर्मी भइरहेको छ, अनि आज चाहिँ टिभीतिर चाहिँ भ्याउनु भएको छ कि छैन नि टाइमलाई? ए, आज लाइनै छैन, चार बजे पछाडि चाहिँ टिभीतिर दौडिने विचार छ त्यसो भए। अनि खासा खानुभयो? भयो, हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ मेघनाथजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला रनपबाट मेघनाथ नेउपाने आउनुभएको थियो, हामीलाई सधैँ सम्झिनुहुन्छ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सधैँ आफ्ना समर्पणहरू राख्नुहुन्छ। यस्तै गरी तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ 0556563332 र 33 को बाटो भएर। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? पोखराबाट सलिना। अनि के छ तपाईँको नयाँ नौलो खबर सलिनाजी? हाम्रो पनि सबै ठिक छ। तपाईँ मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ होइन? म मेरो नाम चाहिँ दिवस होइन, परिचय भइहाल्यो। अब मैले चाहिँ फेरि तपाईँलाई रेडियो अर्पण 104.5 मेगाहर्जमा चाहिँ धेरै धेरै स्वागत छ मेरो तर्फबाट चाहिँ। र मैले स्वागत गरेपछि पछिल्लो दिनहरूमा चाहिँ तपाईँ भाग्नु भएन नि फेरि? अनि पोखरातिरको नयाँ नौलो खबर के छ सलिनाजी? गर्मी नै छ। अनि खाजा खानुभयो? ए हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ सलिनाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अघिल्लो दिनको कार्यक्रममा पनि उपस्थित हुँदै गर्नु होला, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला पोखराबाट सलिना आउनुभएको थियो र आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झेर गइसक्नु भएको छ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ 0556563332 बाटो भएर। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? अलिकति गाह्रो गाह्रो भयो भन्नु पर्यो। हाम्रो पनि सबै ठिक छ। हाम्रो भाषा छैन अनि तपाईँहरूको नि प्रोग्राम पछि प्रोग्रामसँगै चाहिँ अलिकति खाँदाखेरि फेरि प्रोग्राम छुट्ला कि भन्ने डर होइन त्यही भनेको अनि आजको दिन कसरी बितिरहेछ बसी बस उठ्नु त भएको छैन नि म चाहिँ फेरि उठ्नै हुँदैन क्या तपाईँ बस्या बसै मात्रै बसी बस मात्रै भन्नुभयो हुन्छ रमाइलो कुराकानी भयो आजको कसलाई सम्झिन चाहनुहुन्छ हजुरलाई धन्यवाद अनि राजको लागि अनि मेरो साथीहरू सञ्जय सागर सरोज नबिना आज नबिना टाढा जाँदैछ उसलाई शुभयात्रा भन्न चाहन्छु अनि आज मम्मी आउँदै हुनुहुन्छ घर मम्मीलाई शुभयात्रा भन्न चाहन्छु राम्रोसँग आउनु भन्न चाहन्छु अनि मेरो साथीहरू सबिना नबिना हौ सञ्जय सागर सरोज अनि रबिन सबिन अङ्कल आन्टीहरू विज्ञान अनि के अरे उमा बस्नुहुने साथी के अरे घमण्ड राणा मगरलाई अनि रमेश पूर्ण उमुना सविता प्रतिमा सलिना सबैजनालाई मलाई चिनेन सबैजना स्पेसियल राजको लागि हुन्छ रविनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुटिन्छु नमस्कार यति बेला तनहुबाट रविना आउनुभएको थियो आफ्नो आफन्तजन इष्ट मित्रहरूलाई सम्झेर गइसक्नु भएको छ हामीलाई सधैँ सम्झिनुहुन्छ र स्पेसल्ली त अझै रासलाई सम्झेर गइसक्नु भएको छ तैपनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्तजन इष्ट मित्रहरूलाई सम्झिन सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ 0556 63 332 र 33 बाटो भएर टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कार्यक्रम भन्दा अगाडि खायो भने फेरि कार्यक्रम छुट्ला भन्ने डर होइन अनि आजको दिन कसरी बितिरहेछ अनि हिजो राति चाहिँ तपाईँको घरतिर पानी पऱ्यो कि परेन वर्षातिर एकदम पऱ्यो अनि कतिको शीतल महसुस गर्नुभयो हुन्छ रमाइलो कुराकानी भयो कार्यक्रममा हुनुहुन्छ कसलाई सम्झिने म सागर तिवारी भन्ने चिने नचिने सम्पूर्णलाई सागर तिवारी भनेर चिने नचिने सम्पूर्णको लागि हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुटिन्छु नमस्कार नमस्कार यति बेला पर्साबाट सागर आउनुभएको थियो कोही साथी टेलिफोन सम्पर्कमा हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हजुर नमस्कार नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकबाट रमेश लामा हजुर अनि के छ तपाईँको नयाँ नौलो खबर रमेशजी एकदम बिन्दास छु दादा बिन्दास बिन्दास छ टूसम्म त पुग्नु भएको छैन नि हजुर बिन्दास टूसम्म त पुग्नु भएको छैन नि ए टूतिर अब पुग्नु लाग्यो दादा बिन्दासलाई सफल बनाएर टूमा नि अझै पुग्ने विचार छ होइन अनि खाजा खानुभयो खाइसक्नु भयो हुन्छ हाम्रो भएको छैन कार्यक्रम सकिने लगतै हुनेछ अनि तपाईँले खाइसक्नु भयो हामीलाई पनि अगाए कि यहाँबाट त होइन भोलिको दिनहरू छँदैछ नि रमेशजी भोलिको दिन आउँला नि त तपाईँको घरतिर हुन्न त्यो तगारो चाहिँ तगारो चाहिँ खुल्लै गरेर राख्नु होला फेरि तगारो लायो भने त म त फर्किन्छु नि बाटैबाट हुन्छ रमेशजी रमाइलो कुराकानी भयो कार्यक्रममा हुनुहुन्छ कसलाई सम्झिने धन्यवाद र मेरो साथीहरूमा अशोक कुमार प्रजल र मेरो गाउँका सम्पूर्ण साथीहरूलाई दादा हुन्छ रमेशजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छु नमस्कार यति बेला कुराकबाट रमेश आउनुभएको थियो र तपाईँसँगै कुराकानी गर्दा गर्दै अनि तपाईँकै लागि लोकदोहोरी तपाईँकै लागि आधुनिक गीतहरू बजाउँदा बजाउँदै आजको लागि कार्यक्रमको निर्धारित समय सकिने लागेको छ भनेर इसारा मिलिरहेको छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथी हुनुहुन्थ्यो कोराकबाट कुमार लामा जुटपानी चारबाट गणेश भट्ट तनहुँबाट सबिना कोराकबाट शान्ति शान्ति, कमलचोकबाट रामकृष्ण, रनपाबाट मेघनाथ नेउपाने, पोखराबाट सलिना, तनहुँबाट रविना, पर्साबाट सागर, अन्तिममा फोन गर्ने साथी कुराकबाट हुनुहुन्थ्यो रमेशले फोन गर्नुभएको थियो। फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद र इन्टरनेट अनलाइनबाट हामीलाई सुनेर साथ दिनुभयो www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिने तपाईँलाई पनि धेरै धेरै धन्यवाद। मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्रविधि कक्षका मित्र राजलाई पनि विशेष आभार प्रकट गर्दै पृष्ठभूमिमा यो आधुनिक गीतलाई छोड्दै तपाईँकै साथी दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। सुन्दर सपना देखेकी थिए तिम्रो माया पाउने आशामा, फुट्यो